नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइले आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि आउने गर्छौ। करिब करिब आधी घण्टा तपाईँसँगै रहन्छ। मिठा मिठा लोकदोहोरी भाकाहरू तपाईँको लागि राख्ने गर्छौ अनि तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौ। 0556 63 32 र 0556 63 33 यो दुईवटा बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो हेलो कोही साथी हुनुहुन्थ्यो फोन सम्पर्कमा तर उहाँसँग कुराकानी हुन सकेन। कोही साथी हुनुहुन्छ लाइनमा, उहाँलाई स्वागत गर्छु। हेलो हजुर दिदी नमस्ते। नमस्कार सरुजी, के छ हाल खबर? ठ्याक्कै आवाज चिनिहाल्नुहुन्छ, ठिकै छ नि? ठिकै छ, तपाईँको आवाज नै अलिकति फरक छ कि। कस्तो फरक भन्नाले? सबैभन्दा एकदमै छिटो मैले चिन्ने आवाज हाम्रो सरुजीको अनि एकदमै नचिनिराख्ने आवाज चाहिँ एकजना साथी हुनुहुन्छ बाटुलीजी भन्ने, उहाँले फोन गर्नुहुन्छ तर म उहाँको आवाज छुट्याउनै सक्दिनँ कि। एकदम ठिकठाक छ। अनि तपाईँको के छ, पदमपुरतिरको के छ नयाँ नौलो? एकदम गर्मी छ। के गर्ने है, पानी पर्न सक्दैन, बल्ल बल्ल अस्ति कसरी पानी परेको थियो, त्यति अरू केही छैन। अब के गर्ने, अब जे जे हुन्छ त्यति सहनु पर्यो, गर्मी भए पनि खेप्नु पर्यो होइन। हजुर अनि खाना खानुभयो? खाना खाएको छैन मैले, तपाईँले खानुभयो? अब त ढिलो ढिलो हुन्छ दिदी, त्यही त 7 बजे आएको छ, उज्यालै छ होइन। हजुर अलि पछि नै हुन्छ है। हजुर हजुर ल ठिक छ। अनि आजको व्यवसाय सम्झिनुहुन्छ अर्पण शुभ साँझबाट? हजुरलाई धन्यवाद। अनि राम दाईलाई, रिजनलाई, घमण्डलाई, रेसलाई, मेरो आफ्नो मान्छेहरूलाई, मेरो सानो छोरालाई, अर्पण एफएम होलिन्सलाई र सरु अधिकारी भन्ने चिन्ने नचिने सम्पूर्णलाई र सुनासुरी प्यारेकमा हुनुहुन्छ देवेन्द्र बोरा दाईलाई, यति हो दिदी, अरू कसैलाई पनि छैन। अहिले भने छुट्यौ है। नमस्ते। नमस्कार सरु आउनु भएको थियो यति बेला पदमपुरबाट र अर्को साथी आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो हेलो हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? कराकबाट। के भन्नु पर्यो? कृष्ण लामा। कृष्ण लामा हजुर। अनि के छ कृष्णजीको हाल खबर? के गर्नुहुन्छ नि? बसी बसाइ। कतिको सुन्नुहुन्छ रेडियो अर्पण? अहिले काठमाडौँ हुनुहुन्छ? ल ठिक छ, कसो सम्झिनुहुन्छ यति बेला? धन्यवाद। हुन्छ अहिले भने सुन है। नमस्कार अर्पण शुभ साँझको व्यवसायी हो, तपाईँ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्दै गर्नुहोला। 0556 63 32 र 33 खुल्दैछ यति बेला एउटा भाका, भर्खरै बजारमा भित्रिएको भाका, अर्पण शुभ साँझको व्यवसायमा तपाईँको लागि। मेरो बिरा पिसा फरा दिन्छु अनि आधाजेलाई सुम्पिन्छु दुईटा बरमा छु भगवान एउटा मेरो पिएर ती सफल होस् अर्को देशमा बन संविधान मायालाई दिन्छु अनि आधाजे खैलाई सुम्पिन्छु दुईटा परमा छु भगवान पहिलो मेरो पिएर ती सफल होस् दोस्रो देशमा बन संविधान पहिलो मेरो पिएर ती सफल होस् दोस्रो देशमा बन संविधान भगवान् पहिलो मेरो विनति सफल होस् दोस्रो गणेशको संविधान निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय मेगाहर्जमा साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको दुसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर र यति बेला अर्को साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्ते दिदी नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ दिपेन्द्र तमाङ कुराकबाट हजुर के छ दिपेन्द्रजी हाल खबर तपाईँको स्कुल जाने आउने घरमा बस्ने पढ्ने त्यति हो दिदी त्यही नै छ है हजुर ठिक छ पढाइ चाहिँ कस्तो चलिरहेको छ ठिक ठिक है राम्रो चलिरहेको छ दिदी राम्रै छ राम्रोसँग पढ्नु होला है हस् अनि अब बल्जिने भाका मार्फत को कसलाई सम्झिनुहुन्छ सर्वप्रथम हजुरको लागि धन्यवाद अनि प्राविधिक दादालाई हजुर अनि मेरो घर परिवारलाई अनि मेरो अङ्कलहरू प्रमोद गलान अनि इमान सिंह गलान अनि नारायण सिंह गलान अनि मेरो साथीहरू तिलक तामाङ अनि प्रवीण तामाङ अनि कुमार तामाङ अनि प्रेम स्याङ्बो अनि रमेश तामाङ अनि मेरो फुबु सुस्मिता तामाङ अनि मेरो बहिनीहरू पार्वती तामाङ अनि मनिषा तामाङ अनि भाइ भौती गलान अनि सोनाम गलान अनि मेरो साथी दोर्जे तामाङ अनि मलाई दिपेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दिदी हुन्छ दिपेन्द्रजी छुटौ नमस्कार नमस्ते दिदी दिपेन्द्र आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको बसाई हो तपाईँको प्रत्यक्ष सहभागिताको बसाई पनि सुना 56563332 र 56563333 खुल्दैछ यति बेला अर्को साथी आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु हेलो नमस्ते दिदी नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अहिले त चिन्यौ अहिले हाम्रो बाटुलीजी है होइन ओहो भने पछाडि म हाम्रो बाटुलीजीको आवाजमा निकै नै झुक्किन्छु होइन अहिले के हो कि जस्तो लागेर मैले फेरि फ्याट्टो भनिहालेँ सरिता हो चिन्न त चिन्या रहेछु नि है दुईजनामा चाहिँ अलिकति कन्फ्युज भएर रहेछु होइन हजुर। अनि के छ सरिताजीको हाल खबर? ठिकै छु। ठिकै हुनुहुन्छ? अनि तपाईँको? मेरो पनि एकदम ठिक छ। अनि खाना भएको छ कि छैन? भइसक्यो। अनि तपाईँको भयो? मेरो भएको छैन। अब कार्यक्रम सकिए पछाडि। हजुर। अनि आज कसलाई सम्झिन चाहनुहुन्छ सरिताजीले? फर्स्ट अफ अल तपाईँलाई धन्यवाद। रामायलाई, निनालाई, प्रेम दादालाई, अनि रमेशलाई, अनि मेरो घर परिवारलाई, भने चिने नचिने सम्पूर्णलाई। हुन्छ सरिता, अहिले भने छुटौ। नमस्कार। नमस्ते। सरिता आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको यो विषयमा। तपाईँ आउँदै गर्नुहोस् सुना 56635332 र 56635333 दुईवटाबाट खुल्लै छ तपाईँको फोन। नलागुन्जेलसम्मको लागि यो भाका सुन्दै गर्नुहोस्। धेरै आए आफै राखी भएन, मन परेको तिमी सानो तिम्रो आशा छैन, मेरो मनमा बस्नलाई, मेरो मनमा बस्नलाई भावनाको देश, तिमी आए सगछ अरूलाई त राम राम परदेश। धेरै आए आफै राखी भएन, मन परेको तिमी सानो तिम्रो आशा छैन, मेरो मनमा बस्नलाई, मेरो मनमा बस्नलाई भावनाको देश, तिमी आए सगछ अरूलाई त राम राम परदेश। मेरो मनमा बस्नलाई भावनाको देश, तिमी आए सगछ अरूलाई त राम राम परदेश। हुन्छ भनी हुन्छ भन हुन्न भनी भयो, मेरो मनमा बस्नलाई, मेरो मनमा बस्नलाई। भावनाको बेच तिमी आयो अरूलाई त राम राम मेरो मनमा बस्नलाई भावनाको गीत छ तिमी आए स्वागत छोरूलाई त राम राम प्रवेश निश्चित छ रमाइलो खालको भाका सुन्नु भइसकेको छ अर्पण शुभ साँझको व्यवसाय पनि राख्नु भएको छ अनि तपाईँको दिनभरिको थकानलाई तपाईँबाट टाढा राख्ने कोसिसमा हामी छौँ यति बेला आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0956563332 र 0956563333 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला हामीको साथ आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार दिदी नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट प्रमोद तामाङ प्रमोद तामाङ कोराकबाट हजुर अनि के छ प्रमोदजी तपाईँको हालखबर हालखबर दिदी यस्तै हो पानी परेको अनि मकै छरेर आराम गरेर बसिरहेको दिदी अहिले चाहिँ है हजुर ल ठिक छ भनेपछि खासै काम चाहिँ छैन अहिले चट्टारो चाहिँ छैन है भर्खर मकै छरेर आराम गरेर बसिरहेको दिदी ल ठिक छ अनि खाना त खानु भएको छैन है खाएन दिदी अलि पछाडि हो ल बिस्तारै बिस्तारै खानु होला कार्यक्रम सुन्नु होला है हुन्छ दिदी अनि आज कसलाई सम्झिनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद अनि कन्ट्रोल रुम हुने दादालाई हजुर अनि दिपेन्द्र घलान किलाग तामाङ अनि कुमार तामाङ शान्ति तामाङ अनि मेरो ठुल बाबालाई अनि मेरो परिवार सबैको लागि अनि शान्तिमाया चेपाङ स्मृति चेपाङ अनि प्रमोद भनेर चिन्ने सम्पूर्णको लागि दिदी हुन्छ अहिले भने छुट है हुन्छ दिदी नमस्कार नमस्कार प्रमोदजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो दिदी नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ चिनिन त चिन्न सकिन त मिना लामा ए मिना लामा हजुर के छ हाम्रो मिनाजीको हाल खबर ठिकै छ दिदी के गर्नुहुन्छ रे पढ्दै छ दिदी पढ्दै हुनुहुन्छ कहाँ पुर्याउनु भयो नि पढाइलाई नौमा अनि कस्तो चलिरहेको छ त पढाइ राम्रै छ राम्रोसँग पढ्नुहोस् है अनि आज कसको छ सम्झिनुहुन्छ तर पर्छु साँझ मार्फत सर्वप्रथम हजुरलाई धन्यवाद अनि टेनिसनको दादालाई हजुर अनि अर्पण होल नि अनि मेरो घर परिवार बुवा मम्मी मेरो भाइ सुरेश लामालाई हजुर अनि फुलबाले सुनिरहनु भएको छ होला अनि अघि भर्खर आउनु भएको थियो कोराकबाट सरिता लामालाई हजुर अनि दिपानी गर्नुहुने घमन्द राणा मगरलाई अनि दिपेन्द्र गोरा दादालाई अनि मलाई मिना लामा भनेपछि मिना चिन्ने सम्पूर्णलाई हुन्छ मिनाजी अहिले भने छिटो नमस्कार नमस्ते मिनाजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसाय हो तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला भन्न लागिसकेका थिए हामी अन्त पनि आइसकेका छौँ आजको कार्यक्रमको चाहिँ र भोलि पक्कै पनि तपाईँसँग कुराकानी हुने रहेछ भोलि अर्पण शुभ साँझको व्यवसाय लिएर पक्कै पनि आउँछौँ यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले सुनेर बसिदिनु भयो तपाईँलाई धन्यवाद छ फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँप्रति निकै नै आभार प्रकट गर्छु र त्यसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार भन्दा गाउँ घर समाजको दर।